नमस्कार अनि हार्दिक स्वागत छ कार्यक्रम ओजेलका खबरमा। म कार्यक्रम सञ्चालक प्रेम सुनारको तर्फबाट कार्यक्रम ओजेलका खबर ठीक यसै समयमा यस रेडियो सहित देश विदेशका दर्जनौ रेडियोहरू र अनलाइनहरूबाट प्रसारण हुने गर्दछ। समाजका विविध गतिविधिहरूको सङ्गालो कार्यक्रम ओजेलका खबरको आज हामी 248 श्रृङ्खलामा छौँ। त आज हामी प्रस्तुत गर्नेछौँ हस्तीचोर ट्र्याक्टर दुर्घटनाका मृतकहरूमा समर्पित श्रृङ्खला, जसमा विवाह गरेको 21 दिनमै श्रीमान गुमाएकी एक चेलीको दर्दनाक कथा सुनाउने छौँ। साथमा यस ओजेलका खबर सञ्चालक 25,000 नगद पुरस्कार सहित सम्मानित भएको प्रसङ्ग पनि जोड्ने छौँ। त अबको पौने एक घण्टा हामीसँगै रहनुहोला। सर्वप्रथम यस ओजेलका खबरलाई थप प्रोत्साहित गर्ने उद्देश्यका साथ म कार्यक्रम सञ्चालकलाई सम्मान गरिएको सम्बन्धी खबर। गुल्मीको वामी घर भई हाल चेक रिपब्लिकमा कार्यरत रायमाझी परिवारले म कार्यक्रम सञ्चालकलाई यस हप्ता ₹25,000 नगद पुरस्कार सहित सम्मान गरिएको छ। हालै चेक रिपब्लिकबाट आउनुभएका वामी आठ अर्जेबाका वैकुण्ठ रायमाझी र सोही स्थानमा कार्यरत गुल्मी मुसिकोटका जितेन्द्र रायमाझीले उक्त रकम सहित सम्मान गर्नुभएको हो। यस अवसरमा उनै रायमाझी परिवारका प्रतिनिधि वैकुण्ठ रायमाझीसँग गरिएको कुराकानी सुनाउन चाहन्छौ। नमस्कार, म वैकुण्ठ रायमाझी, म चाहिँ चेक रिपब्लिक युरोपमा कार्यरत छु र मेरो घर भन्नुपर्दा वामी अर्जेवा वार्ड नम्बर 8 गुल्मी। म यहाँ आएको यस अवसरमा चाहिँ हाम्रो ओजेलका खबरका सञ्चालक प्रेम सुनवारज्यूसँग भेट्ने मौका पाएँ र उहाँसँग चाहिँ नि हामीहरूले चाहिँ चेक रिपब्लिकबाट हामी नियमित रूपमा चाहिँ ओजेलका खबर सुन्ने भएको हुँदाखेरि उहाँले चाहिँ गाउँघरका ओजेलमा परेका दुःखीहरूलाई चाहिँ एउटा मलम लगाउने काम गर्नुभएको छ र ती दुःख पीडाका कुराहरू चाहिँ हामी समक्ष देश विदेशमा जताकतै पुर्याउनु भएको छ र यो ओजेलका खबर चाहिँ एउटा एकदमै नयाँ खालको कार्यक्रम भएको हुनाले देश विदेशका सम्पूर्ण श्रोताहरूले एकदमै मन पराएको कार्यक्रम जसमध्ये हामी पनि पर्दछौँ। त्यसमा खास गरी हामीहरूले भन्नुपर्दाखेरि कुनै पनि कार्यक्रमहरू बनाउँदाखेरि उहाँले चाहिँ कति सङ्घर्ष गरेर बनाइरहनु भएको हुनुहुन्छ। एउटा उहाँलाई प्रेम सुनवारजीलाई समस्याहरू परेको हुनसक्छ, होइन, अब भन्ने जस्तो हुँदैन, कहिले के हुँदैन कहिले के हुँदैन, त्यस्तोको बावजुद पनि हामीहरूलाई समाचार पठाइरहनु भएको हुनुहुन्छ। त्यसैले हामीहरूले चाहिँ त्यो कार्यक्रमलाई चाहिँ प्रोत्साहन गर्नको लागि त्यो कार्यक्रम निरन्तर त अनन्त बगिरहोस् भन्ने हिसाबले चाहिँ हामीहरूले रायमाझी परिवार चेक रिपब्लिकबाट 25,000 रकममध्ये हाम्रो आदरणीय दाजु जितेन्द्र रायमाझी दाईले 20,000 रुपियाँ र मैले 5,000 गरेर 25,000 गरेका छौँ। र खासमा भन्नुपर्दा चेक रिपब्लिकमा नेपालीहरूमा चाहिँ होटेल लाइनहरू सबै जमाउने चाहिँ जितेन्द्र रायमाझी दाई हो। मैले चाहिँ डन अफ चेक रिपब्लिक भन्छु कि कहिले काहीँ दाईले जिस्काउँदाखेरि, उहाँले गर्दा नै उहाँ पहिला गएर एउटा पछि अर्को अर्को गर्दै गर्दै लाँदाखेरि उहाँले लगाएका साथीभाइहरूले पनि अब राम्रो बिजनेस व्यापार गरिसक्नु भएको छ भनेपछि सबले उहाँ चाहिँ होइन मान्नुहुन्छ, किनभने उहाँ पुरानो सबैलाई जमाउनेमा उहाँ पर्नुहुन्छ। यही ओजेलका खबर मार्फत मैले चाहिँ दाईलाई हार्दिक नमन पनि भन्न चाहन्छु, किनभने चाहिँ म पनि दाई माध्यमबाट नै त्यहाँ पुगेको थिएँ। जो एनआरएनको निवर्तमान अध्यक्ष हुनुहुन्छ भने अहिले चाहिँ एनआरएन चेक रिपब्लिक आइसिसीको मेम्बर पनि हुनुहुन्छ, लगायत विभिन्न संस्थाहरूमा आबद्ध हुनुहुन्छ र समाजसेवामा चाहिँ उहाँले चाहिँ धेरै योगदान गर्नुभएको छ। हामीहरूले त्यहाँबाट यस्तै कामहरू गर्न पाउँदा खुसी पनि लागेको छ। दाईसँग मिलेर चाहिँ मैले चाहिँ धेरै कामहरू गर्न पाएको छु। मलाई गर्व लाग्छ जितेन्द्र रायमाझी दाईप्रति र उहाँ दाई र मैले सल्लाह गरेर हाम्रो ओजेलको खबरको सञ्चालक प्रेम सुनवारज्यूलाई चाहिँ हामीले चाहिँ ₹25,000 ले चाहिँ उहाँलाई एउटा सम्मान भनौँ या कार्यक्रमलाई अझै निरन्तरता दिँदै जानुहोला, अनन्त बगिरहोस् यो कार्यक्रम, गाउँ गाउँमा कुना कुनामा पुगेर खबरहरू ल्याउनु भएको छ, दुःख पीडाहरू त्यो कार्यक्रमलाई निरन्तरता दिनुभएको छ र अझै दिनुहोला भन्ने हौसला स्वरूप हामीहरूले चाहिँ यो सम्मान कार्यक्रम राखेका थियौँ र त्यसमा चाहिँ म यो आएको बेलामा चाहिँ अवसर चाहिँ होइन पुरा गरौँ भनेर चाहिँ प्रेम सुनवारजीलाई भेटेँ। त्यही त मैले पनि पाएँ कि श्रीमती तपाईँ एउटा गायन क्षेत्रमा हुनुहुन्छ, तपाईँलाई प्रत्यक्ष भेट्ने अवसर पाएँ र विशेष गरी मलाई प्रोत्साहित गर्नका लागि जुन सम्मान गर्नुभयो 25,000 नगद पुरस्कारले, म जितेन्द्र रायमाझी जी जो चेक रिपब्लिकमा हुनुहुन्छ र तपाईँ वैकुण्ठ रायमाझी अनि यहाँको शुभ नाम अञ्जना रायमाझी तपाईँहरू सम्पूर्ण रायमाझी परिवारप्रति म पनि हार्दिक आभार प्रकट गर्दछु र अन्तिममा आएको बेलामा दुवैले एकचोटि फोनबाट गीत गाउनु भएको थियो त्यही भाका सबैले मन पराइदिनु भयो एक लाइन दुवैले गाइदिनुहोस् न भन्ने आग्रह गर्नुहोस् जवानीमा परदेशको नोकरी परदेशको नोकरी बित्यो जीवन तिर्सना नाम रे ढाटेको होइन म होइन म तिम्रै पिरले तडपिँदै हो निदाको छैन म ए तिम्रै सधैँ परदेश प्यारो भो परदेशै प्यारो भो पापी नजर बचाउनै गाह्रो भो डाँटेकी होइन म होइन म तिम्रै पिरले तडपिँदै निदाकी छैन म परदेश प्यारो भो परदेशै प्यारो भो पापी नजर बचाउनै गाह्रो भो डाँटेकी होइन म होइन म तिम्रै पिरले तडपिँदै निदाकी छैन म होइन म तिम्रै पिरले तडपिँदै निदाकी छैन म अञ्जना जी तपाईँले कतिवटा गीत गाइसक्नु भयो दुईवटा निकाल्नु भएको छ कुन कुन रे एउटा 16 वर्ष चञ्चले जवानी अनि अहिले हालचाल भयो बेटा गुलमेली छिटो बुढाबुढीले हो काम हजुर हजुर निकै मिठो स्वर छ धेरैले रुचायो गीत तपाईँले टेलिफोनबाट गाउनु भएको थियो पोहोर साल ओजल खबरमा धेरैले रुचाउनु भयो अनि श्रीमतीलाई कसरी सम्झाउन चाहनुहुन्छ उहाँ हे मार्यो भन्छन् होटलमा छापा होटलमा छापा भेट्यो अरे विदेशमा बुढो भाका ढाँटेको होइन म होइन म तिम्रै पिरले तडपिँदै निदाको छैन म होइन म तिम्रै पिरले तडपिँदै निदाको छैन म अब तपाईँहरूसँग छुट्टिने बेला पनि भइसकेको छ फेरि पनि म यस रायमाझी परिवारलाई कृतज्ञता जाहेर गर्दै र परदेशमा श्रीमान हुने आम महिलाहरूको पीडालाई आत्मसात गर्दै एउटा गीत सुनाइदिनुहोस् र बिदा हुँला है त ए थाहा छ मलाई विकृति भाछ विकृति भाछ विषयमा संसार चल्या छ डाटे कि होइन म होइन म तिम्रै पिरले तडपिँदा तडपिँदै निदा कि छैन म विकृति भाछ विकृति भाछ विश्वासैमा संसार चल्याछ डाँटे कि होइन म होइन म तडपिँदै निदा कि छैन म होइन म तिम्रै पिरले तडपिँदा तडपिँदै निदा कि छैन म अब गीत संगीत र खोज खबरको सङ्गालो जीवनको गोरेटोमा विवाह गरेको 21 दिनमा श्रीमान गुमाएर क्रियाक्रममा बसेकी एक चेलीको दर्दनाक कथा सँगै सुनौ हस्तिचोर ट्र्याक्टर दुर्घटनाका मृतकहरूमा समर्पित यो श्रृङ्खला सुख भन्दा दुःख कष्टमा रहनु पो जीवन रहेछ अझ भनौँ जे पर्यो त्यही सहनु पो जीवन रहेछ हजुर यस हप्ता विवाहको 21 दिनमै श्रीमान गुमाएकी एक चेलीको चेहरा देख्दा मेरो मनमा यही भावना सलबल आयो लगनको महिना मक्सिर 7 गतेका दिन गुल्मीको हस्तिचोर गाविस वडा नम्बर 6 छल्ली टारका 20 वर्षीय वैकुण्ठ मुखिया र स्थानीय 19 वर्षीय विमला मुखिया बीच विवाह भएको थियो तर दुर्भाग्य विवाहको 21 दिन नपुग्दै मक्सिर 28 गते साँझ आफैले चलाएको ट्र्याक्टर हस्तिचोर 3 गुर्बाको कालखोला भन्ने स्थानमा दुर्घटना हुँदा 19 वर्षीय विमला मुखियाले श्रीमान वैकुण्ठ मुखियालाई गुमाउनु पर्यो हुन त एउटै टोलका 4 जनाको मृत्यु हुँदा सिङ्गो हस्तिचोर गाविस र टाढा टाढा रहेका उनका आफन्तजन यति बेला शोकमा छन् तर पनि थप दर्दनाक अवस्थामा उनै वैकुण्ठ मुखियाकी 19 वर्षीय श्रीमती विमला मुखिया रहेकी छन् 21 दिन अघि मात्र सिउँदोमा लगाएको सिन्दुर पना घाटमा आएर पखालेको दृश्यले सारा मानिसहरूका आँखामा आँसु बगेका थिए दर्दनाक त्यस घटनाले छोयो र म स्थलगत रिपोर्ट लिन मुखियाको सब लिएर जाने गाडीमा चढेर पनाघाटदेखि उनीहरूको घरसम्म पुगेको थिए ती 21 दिनकी बेहुली बोल्न सक्ने अवस्थामा हुने त कुरै भएन जे बोल्नु त्यही दर्दनाक दृश्य बोलिरहेको थियो त उनै 21 दिने बेहुलीको त्यो रातो पहिरन खोलिएर सेतो पहिरनमा हुनु परेको पीडा वेदना अनि उनी सहित त्यस हस्तिचोर दुर्घटनाका अन्य मृतकहरूका आफन्तजनहरूको रोदन र चित्कार लिएर आएका छौँ आजको जीवनको गोरेटोमा आदरणीय श्रोता त्यस दर्दनाक घटनाको चित्रण हामीले यस अर्थमा गर्दैछौँ कि आखिर मान्छेलाई जस्तो पनि पर्दछ र सहन पनि सक्नु पर्दछ यो जमानामा सती प्रथा छैन श्रीमानको वियोगमा जिउँदै जल्नुपर्ने व्यवस्थाबाट पनि आजका नारीले छुटकारा पाएका छन् तर पनि आलो सिन्दुर पखा लिँदा हस्तिचौरकी विमला मुखिया जस्ता चेलीहरू बाँचेर पनि जीवित भएको महसुस गर्न सक्दो रहेनछन् विवाहको मात्र 21 दिन के पुगेको थियो निर्दयी बीमारीतिले उनको दाम्पत्य जीवन अधुरो अपुरो बनाइदियो। उता सोही ट्र्याक्टर दुर्घटनाले हस्तिचोर तीन गुरुबाका दुईजना होनहार समाजसेवीहरू पनि चुडेर लग्यो। गुरुबाका 67 वर्षे पीर्थबहादुर खत्री र सोही गाउँका 58 वर्षे चन्द्रबहादुर कुँवर सिंहो हस्तिचोर गाविसले भुल्नै नसक्ने समाजसेवी हुनुहुन्थ्यो। त्यहाँको शिक्षा, स्वास्थ्य, खाने पानी, मोटर बाटो लगायतका विकास निर्माणमा उहाँहरूको अतुलनीय योगदान रहँदै आएको हस्तिचोरका समाजसेवी एवं काङ्ग्रेस नेता शेरबहादुर कुँवर बताउनुहुन्छ।